एकअर्कालाई बुझ्न नि पा छैन, चिन्जान भएको दुई महिनै भा छैन, कर्कलाको गाभा आजकल केटी लपर नै पा छैन, भन्न थाल्छन् बाबा ए साई बाबा पो बाबा, ए भोले बापो बाबा, ए पाइलट बापो बाबा, बोल्छन् कस्तो हावा, ए रामदेव बापो बाबा, ए जोगी बापो बाबा, ए आफ्नै बापो बाबा, बोल्छन् कस्तो हावा। नमस्कार, म सरोज लामी छाने, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी। पुनः स्वागत छ मित्रहरू। यहाँहरूले यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्ज लगायत देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेशनबाट प्रस्तुति लोक चौतारी हेर्दै हुनुहुन्छ भनेर भन्न मिल्दैन, सुन्दै हुनुहुन्छ, फेसबुक लाइभ अन्तर्गत हेर्दै हुनुहुन्छ। टेक्निकल पाटोमा प्रस्तुतिलाई ल्याइ पुर्याउनुको लागि सुमन डङ्गल भाइ, केशव लामा, ज्ञानु गौतम, राजकुमार चौधरीजी, गौरव दाहाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण सौगातपुन, प्रगति गिरी, क्षितिजी, अनन्त ढकाल, रमेश धामीजी हाम्रो साथमा हुनुहुन्छ, र हाम्रो साथमा तपाईँ धेरै मित्रहरू पनि सुनेर हामीलाई साथ दिइरहनु भएको। आज मैले फेसबुक लाइभ अन्तर्गत नै यहाँहरूको सन्देशहरू समेट्छु भनेर बाटो पनि अप्नाएँ, धेरैले हेर्नुहुन्छ पनि भनेर, तर त्यो सन्देशहरू वाचन गर्नलाई धेरै समस्या हुँदो रहेछ। हेर्नुहोस् त, धेरै सन्देशहरू थुप्रिएका छन्, सन्देशहरू पछाडि परेको छ, यो लाइभ समापन नगरिकन मैले त्यो सबै सन्देशहरू हेर्न पाउने स्थिति छँदै छैन, त्यसैले क्षमा चाहन्छु। जे जति मित्रहरूको सन्देशहरू प्रसारण भयो खुसी हुनुहुन्छ होला, होइन, जे जति मित्रहरूको सन्देश प्रसारण हुँदैन उहाँहरू दुःखी नहुनु होला, म अन्य प्रस्तुतिहरूमा पहिलेकै तरिकाले यहाँहरूका सन्देशहरूलाई समावेश गर्नेछु छुट्टै स्ट्याटस अपडेट गरेर। यति बेला गोविन्द रोकाजीको सन्देश मलाई प्राप्त भएको छ, म पनि हेर्दैछु साउदीबाट दाजु, अब बज्ने गीत मेरो तुलसी रोकालाई सुनाउन चाहन्छु भनेर भन्नुभएको छ, मैले अलि बुझ्न सकिनँ, क्षमा चाहन्छु। हरिगिरीको सन्देश मलाई प्राप्त भएको छ, लेख्नुहुन्छ, नमस्ते मित्र, म पनि आएको छु हजुरको यो लाइभ अन्तर्गत, सबै साथीहरूलाई सम्झना अब बज्ने गीत मार्फत भनेर भन्नुभएको छ। प्रकाश कुमार छेत्रीको सन्देश, दाई म पनि छु के प्रस्तुति हेर्दैछु भनेर भन्नुभएको छ। त्यसै गरी अर्को सन्देश रहेको छ आरके आचार्य राजजीको, नमस्कार राजु दाई, म राजकुमार आचार्य हो, अहिले काठमाडौँमा छु, घर रसुवा हो भनेर भन्नुभएको छ। दिपा ढकालको सन्देश मलाई प्राप्त भएको छ, नमस्कार राजु सर, मलाई दिपा भनेर चिन्ने सबै साथीहरूलाई अब बज्ने भाका सुनाउन चाहन्छु, र हजुरलाई र रेडियो मिरमिरे सुनेर बस्नुहुने सबैलाई भनेर भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद। र अर्को पनि सन्देश रहेको छ, सन्देशहरू पछाडि परिसकेका छन्, दाई म बागलुङबाट हो है, हजुरलाई हेर्दैछु सुन्दैछु भनेर आरजे तिलक मगरजीले यो सन्देश पठाउनु भएको छ, धन्यवाद। भरत बिराई शिरपालीजीको सन्देश मलाई प्राप्त भएको छ, दामी छ हजुर, के छ खबर, अब बज्ने गीत म लगायत सबै साथीहरूलाई सुनाउन चाहन्छु भनेर सन्देश लेख्नु भएको छ। खत्री बिटीको सन्देश, नमस्कार दाजु, सबै आत्मीय साथीहरूलाई मिठो सम्झना भनेर उहाँले यो सन्देश छोड्नु भएको छ। अर्को सन्देश रहेको छ पहलमान खड्का परदेशी माइलोको, लेख्नुहुन्छ, दाई नमस्ते, म पहलमान खड्का हो, रोल्पा पाचवाङ र हाल मलेसियाबाट, अब बज्ने गीत मलाई पहलमान खड्का भनेर चिन्ने सबै साथीहरूलाई र नचिन्नेलाई पनि सुनाउन चाहन्छु भनेर सन्देश लेख्नु भएको छ। भाग्यराम चौधरीजीको सन्देश, दाजु नमस्ते, म भाग्यराम चौधरी हो, मेरो घर कठाह हो भनेर भन्नुभएको छ, र सन्देशको लागि धन्यवाद। राजा राजेन्द्रको सन्देश, हेलो दाई भनेर भन्नुभएको छ, र अर्को पनि सन्देश रहेको छ वसन्त भण्डारीजीको, हेलो दाई नमस्ते, सन्चै हुनुहुन्छ भनेर मात्रै लेख्नुभयो, उहाँको सन्देश यही मात्रै रह्यो। र अर्को सन्देश रहेको छ दिपेन्द्र साई ठकुरीको, बुद्ध पूर्णिमाको पावन अवसरमा सबैमा सुख शान्ति समृद्धिको मङ्गलमय शुभकामना, र देशमा शान्ति रहोस्, सबैमा सद्भाव र प्रेम बढोस्, मन सधैँ शुद्ध बनोस् भनेर उहाँले लेख्नु भएको छ। र अर्को सन्देश रहेको छ वसन्त भण्डारीजीको, नाइस सङ भनेर लेख्नु भएको छ। चन्द्र प्रसाद पराजुलीको सन्देश, नमस्ते दाई, हेर्दै अनि सुन्दैछु भनेर भन्नुभएको छ, एउटा सन्देश वाचन गर्छु अनि गीत बजाउँछु। नमस्ते दाई, हजुर म पनि हेरिरहेको छु हाल मलेसियाबाट, अब बज्ने गीत हजुर लगायत गोविन्द भनेर चिन्ने नचिन्ने सबैलाई सुनाउन चाहन्छु, म जन्मेको जन्मभूमिलाई पनि सम्झिए भनेर भन्नुभएको छ गोविन्द झ्याङ्कुजीको यो सन्देश, सन्देशको लागि धन्यवाद भन्दै यति बेला रोएर हेर बोलको भाका प्रस्तुत गर्छु मित्र। दीपक कार्की अनि त्यसै गरी राज अजिङ्गरको यो संयुक्त प्रस्तुति हो। विष्णु माझी र दीपक कार्की पालपालीको स्वर लय राम खड्काको शब्द रहेको छ दीपक कार्की पालपाली राज अजिङ्गरको। मालती डिजिटल प्राइभेट लिमिटेडले बजारमा ल्याएको यो भाका नै प्रस्तुति लोक चौतारीमा सुनौ। यति बेला विनोद थापाले यो प्रस्तुति सेयर गर्नुभएको छ, तनहुँ अकला अनलाइन रोधी घरले सेयर गरेको छ, त्यसै गरी गोविन्द झ्याङ्कुजीले पनि सेयर गरेर साथ दिनुभएको छ, आइतराम गौरवजीले पनि सेयर गरेर साथ दिनुभएको छ, हामी गाउँले नुवाकोट दुई पिपलको यो नामबाट पनि सेयर भएको छ, कृष्ण पुडासेनीजीले पनि सेयर गरेर साथ दिइरहनु भएको छ। सबै साथीहरूलाई धन्यवाद। सबैको नाम मैले वाचन गर्न असमर्थ रहन्छु कि भन्ने पनि मलाई लागेको छ। गोमा कटवाल बहिनीले पनि सेयर गरेर साथ दिइरहनु भएको छ, सुभाष गोर्खालीजीले पनि सेयर गरिदिनु भएको छ, रेणुका बोहरा बहिनीले पनि सेयर गरेर साथ दिइरहनु भएको छ, नारायण सिलवालजीले पनि सेयर गरेर साथ दिइरहनु भएको छ। लोक चौतारी नामको यो फेसबुक एकाउन्टबाट पनि प्रस्तुति लोक चौतारीको यो लाइभ सेयर भएको छ, खुसी व्यक्त गर्दछु र सबैमा आज यति बेला रोएर हेर बोलको भाकामा प्रस्तुत गर्छु प्रस्तुति लोक चौतारीमा। प्रस्तुति लोक चौतारीलाई धेरै मित्रहरूले हेर्दै हुनुहुन्छ, वसन्त भण्डारीजीले पनि हेर्दै हुनुहुन्छ, त्यसै गरी धेरै मित्रहरूले यति बेला हेर्दै हुनुहुन्छ, शर्मिला लामाजीले हेर्दै हुनुहुन्छ, त्यसै गरी साजन ओलीजीले पनि हेर्दै हुनुहुन्छ, निरोज श्रेष्ठजीले पनि हेर्दै हुनुहुन्छ, हजुर दाई म पनि हेर्दैछु मलेसियाबाट भनेर भन्नुभएको छ। र धेरै सन्देशहरू छन् मित्र, ती सन्देशहरू खोइ वाचन गर्न असमर्थ रहन्छु जस्तो लागेको छ। प्रस्तुति लोक चौतारीको यो बसाइलाई हामीलाई हेर्दै हुनुहुन्छ चन्द्र खत्रीजीले पनि, र त्यसै गरी अन्य धेरै मित्रहरूले हेर्दै हुनुहुन्छ, धेरै मित्रहरूले हेर्दै हुनुहुन्छ, मैले अब नाम पत्ता लगाउनलाई नै गाह्रो भएको छ। सन्देशहरू धेरै आएका छन् होइन, ती सन्देशहरू वाचन गर्न खोइ असमर्थ रहने भएँ, आज क्षमा माग्नु पर्ला जस्तो छ। ईश्वर खड्काजीले पनि हेर्दै हुनुहुन्छ, दाई नमस्कार, म ईश्वर खड्का हो, डोटी घर भई हाल बिरानो मुलुक भारतमा रहेको छु, र अहिले हजुरको लोक चौतारी कार्यक्रम हेर्दैछु सुन्दैछु, कार्यक्रम लोक चौतारी मलाई एकदमै राम्रो लाग्छ, समयले साथ दिएसम्म हेर्ने गर्छु सुन्ने गर्छु, मलाई ईश्वर खड्का भनेर चिन्नुहुने सबै साथीहरूले अब बज्ने भाका सुनाउन चाहन्छु भनेर भन्नुभएको छ। पदम प्रसाद पाण्डेको सन्देश, हेलो राजुदाई नमस्ते भनेर भन्नुभएको छ, आज बुद्ध जयन्ती शुभ अवसरमा सम्पूर्ण देशवासी तथा प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु भनेर सन्देश लेख्नुभयो। त्यसै गरी सिम्पल हरि रसाइलीजीको सन्देश, वा नाइस भनेर लेख्नुभएको छ, तेजेन्द्र विवशको सन्देश सम्झना छ राजु सर भनेर भन्नुभएको छ, त्यसै गरी सुभाष बास्कोटाको सन्देश, दाई म कतारबाट हो तपाईँको कार्यक्रम सुनिरहेको छु भनेर भन्नुभएको छ, त्यसै गरी धेरै मित्रहरूको सन्देश छ, समय सकिनै लाग्यो सक्यो, अब समय सक्यो, म क्षमा चाहन्छु मित्र, तपाईँहरूले हेर्दै हुनुहुन्छ नि मलाई, मैले सन्देशहरू वाचन गर्नै सकिनँ, आज धेरैभन्दा धेरै सन्देशहरू प्राप्त भएको कारणले गर्दाखेरि मैले पाठ सिकेँ, अन्य अन्य बसाइमा म छुट्टै सन्देश यहाँहरूका लिनका लागि अर्को छुट्टै स्टाटस अपडेट गर्नेछु, त्यो माध्यमबाट यहाँहरूका सन्देशहरू वाचन गर्नेछु। आजलाई भने म यहाँहरूको सन्देश वाचन हुन नसकेकोमा क्षमा चाहन्छु। अन्य अन्य एपिसोडहरूमा यहाँहरूको फेसबुक लाइभ अन्तर्गत म नाम मात्रै सम्बोधन गर्नेछु, होइन यसरी समस्या हुँदो रहेछ। यसै गरी नै एकैचोटि सन्देश लिँदाखेरि धेरै सन्देशहरू पछाडि पर्ने भएको हुनाले गर्दाखेरि र सबै साथीहरूलाई म मनैदेखि आभार प्रकट गर्दछु। कार्यक्रम लोकचौतारीको यो कार्यक्रम प्रस्तुत राजु बोहराले र प्रस्तुतिको अन्तिम साङ्गीतिक कोशेली स्वरूप बबर थापा र भगवती श्रेष्ठको संयुक्त प्रस्तुति रुँदै रुँदै भयौ परदेशी यो भाका प्रस्तुत गर्छु। गोमा कठुवाल अनि असीम कुमार कठुवालको स्वरमा लय भगवती श्रेष्ठको अनि गोमा कठुवालको शब्द रहेको छ बबर थापा अनि असीम कुमार कठुवालको प्रस्तुति लोकचौतारीको अन्तिम साङ्गीतिक कोशेली स्वरूप। मित्र लौहै यसै भाकालाई छोड्दै छोड्दै विदा हुने तयारीमा जुट्छु। धेरै सन्देशहरू वाचन गर्न बाँकी रहे, क्षमा चाहन्छु। मैले भने नि यति बेला हेर्दै हुनुहुन्छ भनेदेखि मैले यहाँहरूमाझ क्षमा मागेको दृश्य देखिरहनु भएको छ र अन्य एपिसोडहरूमा म फरक ढङ्गले प्रस्तुत हुँला भन्दै आजको बसाई लोकचौतारीबाट यो कार्यक्रम प्रस्तुत राजु बोहरा छुटिन्छ। नमस्ते, शुभ दिन।